بسم الله الرحمن الرحيم تیرا لائن والا قرآن مجید صفحہ نمبر 49 صفحہ نمبر 49 نیچے سے تیسری لائن پارہ نمبر 2 رکوع نمبر 13 سورۃ البقرہ آواز آیت نمبر 230 أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم فإن طلقها فلا تحل له من بعد حتى تنكح زوجا غيره فإن طلقها فلا جناح عليهما أن يتراجعا إن ظنا أن يقيما حدود الله وتلك حدود الله يبينها لقوم يعلمون وإذا طلقتم النساء فبلغن أجلهن فأمسكوهن بمعروف أو سرحوهن بمعروف ولا تمسكوهن غرارا لتعتدوا ومن يفعل ذلك فقد ظلم نفسه ولا تتخذوا آيات الله هزوا واذكروا نعمة الله عليكم وما أنزل عليكم من الكتاب والحكمة يعظكم به واتقوا الله واعلموا أن الله بكل شيء عليم صدق الله العظيم أعوذ بالله میں پناہ میں آتا ہوں اللہ کی من الشیطان الرجیم نہایت مردود شیطان سے بسم اللہ اللہ کے نام کے ساتھ الرحمن جو بے حد مہربان ہے الرحیم نہایت رحم والا ہے اللہ تبارک و تعالی نے اس مقام پر طلاق کے احکامات بیان فرمائے اور اس میں ایک بنیادی بات بیان فرمائی کہ طلاق دینے کے بعد شوہر کو حق حاصل ہے کہ وہ عدت کے دوران رجوع کر لے لیکن اب یہ رجوع جو ہے یہ کتنی طلاقوں کے بعد کیا جا سکتا ہے اور یہ بات بھی گزارش کی گئی تھی کہ طلاق کے تین طریقے ہیں ایک طریقہ جو سب سے بہتر طریقہ ہے جس کو طلاق احسن کہا گیا ہے وہ یہ ہے کہ عورت پاکیزہ ہو جائے ایام سے اور اس حالت میں میاں بیوی کا تعلق قائم کیے بغیر اس کو ایک طلاق دے آپ تین دفعہ کے ایام کا اس کی عدت اس دوران میں اگر غلطی کا احساس ہو جائے تو رجوع کر لیا جائے اور اگر غلطی کا احساس نہ ہو اور اس بات کا احساس ہو کہ ٹھیک کیا ہے تو تین دفعہ کے ایام کے بعد عدت پوری جیسے ہی ہوگی عورت آزاد ہو جائے گی اب اس کا نکاح دوسری جگہ بھی ہو سکتا ہے اس شوہر کے ساتھ بھی ہو سکتا ہے دوسری صورت یہ ہے کہ طلاق دی اور طلاق دینے کے بعد ایام گزر گئے پھر اگلے ایام کے بعد وہ پاک ہوئی پھر دوسری طلاق دے دی پھر اس کے بعد ایام سے پاک ہوئی پھر تیسری طلاق دی اب دو طلاقوں کے درمیان عدت ہو سکتی ہے اب تیسری طلاق دو طلاقوں کے بعد رجوع ہو سکتا ہے اب تیسری طلاق جب دے دی ابھی عورت عدت میں ہے لیکن اس عدت میں بھی اس سے رجوع نہیں ہو سکتا اب وہ ہمیشہ کے لیے علیحدہ یہ بات بیان فرمائی اور یہ بات بھی کہ نکاح کے بارے میں چند ضابطے بھی بتلا دیے شریعت نے کہ پہلا ضابطہ یہ ہے کہ دونوں کی رضامندی ضروری ہے دوسرا ضابطہ یہ ہے کہ نکاح خفیہ نہیں ہوگا علانیہ ہوگا اور تیسری بات یہ ہے کہ اگر دونوں ایک دوسرے کے ساتھ نہ رہنا چاہیں तो उस वक्त में यह है कि शोहर के पास तो तलाक का इख्तियार हासिल है, औरत क्या करे, औरत को खुल अलहदगी का इख्तियार हासिल है कि अगर औरत भी चाहती है कि मैंने इस शोहर के साथ नहीं रहना तो वो दावा कर सकती। जब वो दावा करेगी और अगर वजह बयान करेगी कि शोहर के अंदर यह खामी है, तो फिर तो शोहर जो है मेहर में से और जो चीज़ उसको बतौर तोहफे के दे चुका है वापस नहीं दे सकती। लेकिन अगर औरत ये कहे कि मुझे इससे कोई शिकायत नहीं है लेकिन मेरा रुझान नहीं, मैं इसके साथ नहीं रहना चाहती, तो भी उसको इख्तियार हासिल है, तो काजी को चाहिए कि वह शोहर को पाबंद करे कि इसको तलाक दे, ये नहीं कि खुद तलाक दे, क्योंकि निकाह तो उससे नहीं हुआ, निकाह तो शोहर के साथ हुआ है। तो इसलिए आजकल अदालतों में जो इस नसीहे निकाह का सिलसिला है वो गैर शरी, तो लिहाजा तलाक दे ले और वो तलाक ले ले और मैच छोड़ दे। और ये बात गुजारिश की गई थी कि ये जमीला रजी अल्लाह अनहा जो अब्दुल्ला बिन उबई की बेटी है, अल्लाह ने ईमान की तौफीक अता फरमाई, वालिद मुनाफिक था लेकिन बेटी ईमान वाली, तो उनका मामला था तो उनके शोहर थे साबित बिन कैस रजी अल्लाह अन्हो, तो नबी अल्लाह की खिदमत में ये जमीला रजी अल्लाह अन्हा हाजिर, कहा कि हजरत में साबित बिन कैस के साथ रहना नहीं चाहता। तो नबी फरमाया कि क्या वजह, कि उसका रवैया दुरुस्त नहीं, कहा कि नहीं हजरत रवैया दुरुस्त है, अखलाक का अच्छा नहीं, हजरत अखलाक का भी बहुत उमदा है, बस मेरा रुझान नहीं, इसलिए उनकी शक्ल सूरत की वजह से मेरा रुझान नहीं, कि मैंने उनको अपने दोस्तों की मजलिस में देखा तो सबसे कम सूरत दिखाई दिए, तो मेरे दिल में उनका वो वक़ार और एहतराम नहीं रहा। तो मैंने फरमाया कि फिर उसकी सूरत यह है कि मेहर वापस करना पड़ेगा, फिर जब मेहर भी वापस करूँगी मजीद भी दूँगी, फरमाया कि नहीं मजीद तो जुल्म है, मेहर वापस बग़ैर वजह के अगर बीवी अलहदा होना चाहे तो भी उसको इख्तियार हासिल है। तो यह हमारे यहाँ तो यह है कि उल्टी सीधी वजूहत बयान की जाती हैं अदालत के अंदर, तो इसकी भी ज़रूरत नहीं, फिर वो कहती है मैं इसका रहना नहीं चाहती, तो उसको अलहदा कर दिया जाएगा और महर उसको वापस कर दिया जाएगा शोहर को। इसके बाद फरमाया कि अगर तीसरी तलाक दे दी, ये दो के बाद है, और अगर तीसरी तलाक दे दी तो फिर उस वक्त में ये है कि वह अब रुजू का इख्तियार शोहर से ख़त्म हो गया। तो यहाँ ये मसला बयान किया गया है, फ़ैन तल्लाक़ा, बस अगर वो तलाक दे दे उसको, यानी शोहर बीवी को तलाक दे दे, और ये तीसरी तलाक है। अब ये तीसरी तलाक चाहे इकट्ठी दी जाए चाहे अलहदा अलहदा दी जाए, तीन के मानी तीन ही के होते हैं। और ये बात गुजारिश की गई थी कि यहाँ कुरान मजीद से भी ये बात मालूम हो रही है कि फ़ैन फा का इस्तेमाल हुआ है, फा का इस्तेमाल होता है कहाँ, जहाँ काम मुत्तसिल हो, कि जहाँ नबी अलैहिस्सलाम ने फरमाया कि जब इमाम फैज़ा कब्बरा तकबीर कहे फकब्बिरु, तुम भी तकबीर कहो, ये नहीं कि रुक जाना है बैठे रहना है बाद में तकबीर कहनी है, नहीं, फौरन मुत्तसिल उसके साथ तकबीर कहो। वैज़ा परा, जब वो किरा शुरू करे फांसी तो फौरन खामोश हो जाओ, ये नहीं कि पहले सुर फातिहा मुकम्मल कर लूँगा फिर खामोश होगा। वैज़ा रफा फरकऊ, जब वो रुकू करे तो खड़े नहीं रहना, तो फौरी तौर पर उसके साथ रुकू करना है, उसकी इतवा करनी। तो यहाँ भी फा है, तो इसकी मानी है अगर मुत्तसिल तीसरी तलाक दे दी, अलहदा अलहदा दे दी तीन तो भी तीन है, और अगर इकट्ठी दे दी तो भी तीन। तो यह कुरान मजीद से बात मालूम हुई कि इकट्ठी तीन तलाकें भी तीन ही वाक़ होंगी। और उसके बाद यह है कि नबी पाक सल्लल्लाहु अलैहि वसल्लम के इरशादात आलिया और हजरत के वक्त के अंदर जो तलाकें दी गईं उससे भी यही बात मालूम होगी। तो ये बात गुजारिश की गई थी कि वो लोग जो दौर हाजिर के अंदर तीन तलाक एक वक्त की तीन तलाक को एक करार देते हैं, तो अकली लिहाज से भी उनकी बात हसम, खबरी लिहाज से भी उनके पास दो बुनियादी दलीलें। एक दलील उनके पास ये है कि हज़रत रुकाना रज़ी अल्लाहु अन्हा ने अपनी बीवी को तलाक दी और तलाक का लफ्ज़ एक दफ़ा इस्तेमाल किया, तो नबी अलैहिस्सलाम ने उनसे पूछा, तो उन्होंने कहा कि हज़रत मैंने इरादा एक तलाक का किया था, लफ्ज़ तीन का इस्तेमाल उन्होंने नहीं किया, तलाक तलाक तलाक का लफ्ज़ इस्तेमाल किया। तो नबी अलैहिस्सलाम ने नियत पूछी, तो उन्होंने कहा कि हज़रत मेरा इरादा एक तलाक का, نبی علیہ السلام نے دو بار ان سے قسم لی اور قسم لینے کے بعد حضرت نے کہا جا تو رجوع کر لے تیری ایک طلاق. جہاں لفظ تین کا استعمال ہوا ہے وہاں نبی علیہ السلام نے رجوع کی اجازت نہیں دی, چاہے اکٹھی تین طلاق دی ہیں. اب یہاں جس نے تین کا لفظ استعمال نہیں کیا, طلاق طلاق طلاق لفظ استعمال کیا, یہاں دو احتمال. ایک احتمال یہ ہے کہ اس نے ایک کی نیت کی تھی, اس نے تین کی نیت کی تھی, تو نبی علیہ السلام نے سوال فرما لیا تو انہوں نے کہا کہ میں نے ایک کی نیت کی تھی, نبی علیہ السلام نے دو بار قسم لی. تو اس سے بھی یہ بات معلوم ہوئی کہ اگر اکٹھی دی جائیں اور اس میں نیت تین کی ہو تو تین ہی واقع ہوں گی. تو اس حدیث سے بھی جس کو اپنی دلیل بنا رہے ہیں وہ بھی دلیل ان کے خلاف جا رہی ہے. دوسری دلیل ان کی حضرت عبداللہ بن عباس رضی اللہ عنہ کی روایت ہے کہ نبی علیہ السلام کے دور میں تین طلاقیں ایک تھیں, ابوبکر کے دور میں تین طلاقیں ایک تھیں, اور عمر رضی اللہ عنہ ابتدائی دو سال میں تین طلاقیں ایک تھیں. عمر رضی اللہ عنہ نے یہ پھر حکم جاری فرمایا کہ لوگ جلد بازی کرنے لگے ہیں, اس لیے یہ ان پہ ہم حکم نافذ کر رہے ہیں. اب اس حدیث کے لحاظ سے بنیادی بات یہ کہ تین طلاقیں اگر ایک تھیں تو بیوی حلال تھی, اسے رجوع ہو سکتا تھا. عمر رضی اللہ عنہ نے رجوع کا دروازہ بند کر دیا, تو نعوذ باللہ من ذالک, تو انہوں نے نبی علیہ الصلوۃ والسلام کے خلاف ورزی کی, حلال اور حرام میں مداخلت کی, تو اس سے ایمان باقی نہیں رہے گا. اور صحابہ کرام رضی اللہ عنہ نے کسی اعتراض کے بغیر ان کے حکم کو قبول کر لیا تو وہ توحید پہ نہ رہے. تو لہذا صحابہ کرام کا ایمان قطعی ہے, عمر رضی اللہ عنہ کا ایمان بھی قطعی ہے. اگر اس حدیث کا یہی مفہوم لے لیا جائے جو بیان کیا جا رہا ہے تو حدیث کو چھوڑا جائے گا, ان کے بارے میں بدگمانی اختیار نہیں کی جائے گی, مگر نہ اپنا ایمان باقی نہیں رہے. تو اس لیے یہ ضروری ہے کہ اس حدیث کا وہ مفہوم نہ لیا جائے جس مفہوم سے ان کے ایمان پہ زد پڑتی ہو. دوسری بات یہ کہ یہ اس کی وضاحتیں بھی موجود ہیں. تو دو صورتیں, دو باتیں کہ عمر رضی اللہ عنہ کے دور میں جو جلد بازی تھی وہ کیا تھی, کہ جلد بازی یہ تھی کہ یہ ماحول بن گیا تھا بقول غیر مقلدین کے, کہ ماحول بن گیا تھا, لوگ تین طلاقیں دینے لگ گئے تھے, تو عمر رضی اللہ عنہ نے سزا کے طور پر یہ تین طلاقوں کو نافذ کیا تھا کہ ماحول تین طلاقیں اکٹھی دینے کا نہ بنے. تو آج اگر آج کوئی یہ اس ماحول کو اختیار کر لے تو کیا اس ماحول کو توڑنا لازم نہیں؟ تو لہٰذا ماحول کو توڑنا چاہیے یا ماحول میں اضافہ کرنا چاہیے؟ نبی علیہ السلام فرما رہے ہیں کہ خلفائے راشدین رضی اللہ عنہ کے طریقے کو اختیار کرو. وہ ماحول کو توڑ رہے ہیں, ہم ماحول کو بنا رہے ہیں, تو مخالفت کس کی ہو رہی ہے؟ نبی پاک صلی اللہ علیہ وسلم کے ارشاد گرامی کی مخالفت ہو رہی ہے. تو اس لحاظ سے بھی یہ بات مناسب نہیں. پھر یہ کہ اس کے راوی حضرت عبداللہ بن عباس رضی اللہ عنہ, اور عبداللہ بن عباس رضی اللہ عنہ سے حدیث کی کتابوں میں واضح طور پہ یہ موجود ہے کہ وہ تین کو تین ہی شمار فرماتے تھے اور اسی کے مطابق فتویٰ دیتے. تو حضرات صحابہ کرام رضی اللہ عنہ کا فتویٰ بھی یہی, اور حضرت عبداللہ بن عباس رضی اللہ عنہ جو اس کے راوی صحابی ہیں ان کا فتویٰ بھی یہی ہے. تو اس کے معنی ہے کہ اس دور میں اس میں کوئی اختلاف نہیں تھا کہ تین طلاقیں اکٹھی دی جائیں یا تین طلاقیں وقفے سے دی جائیں, دونوں صورتوں میں تین ہی واقع ہوں گی. ہاں جہاں طلاق طلاق طلاق کا لفظ استعمال ہوا وہاں نبی علیہ السلام نے نیت پوچھی, حضرت عمر رضی اللہ عنہ نے یہ حکم نافذ فرما دیا کہ شریعت ظاہر کا نام ہے, تو کسی سے نیت نہیں پوچھی جائے گی, بلکہ جتنے الفاظ وہ استعمال کرے گا ان الفاظ کے مطابق جو ہے وہ فیصلہ کیا جائے گا. یہ حضرت عمر رضی اللہ عنہ نے تبدیلی فرمائی. اور دوسری تبدیلی یہ کہ وہ عورت کہ جو منقوعہ ہے لیکن جس کی رخصتی نہیں ہوئی, اس کے لیے تین طلاق کی ضرورت بھی نہیں, اس کو ایک طلاق دیں گے وہ علیحدہ ہو گئی, اسی لمحے میں اس کا نکاح دوسری جگہ بھی ہو سکتا ہے, اس شوہر سے بھی ہو سکتا ہے. اب لوگوں نے جلد بازی یہ کی کہ ان کو بھی وہ تین طلاق دینے لگے تھے کہ میں نے تین طلاق دی, تو عمر رضی اللہ عنہ نے نافذ فرما دیا کہ تین طلاق دینے سے رجوع کی گنجائش نہیں, اس لیے جس نے اپنی اس بیوی کو جو منقوعہ ہے, جس سے نکاح ہوا ہے رخصتی نہیں ہوئی, اس کو بھی اگر تین طلاق دی ہیں تو تین واقع ہو جائیں گی, اب اس سے دوبارہ نکاح نہیں ہو سکتا. اگر بیوی کو اس نے طلاق دی ہے, نکاح ہوا ہے, رخصتی نہیں ہوئی, تو اس نے طلاق دے دی, اب طلاق دے دی تو اس کی عدت نہیں ہے, لیکن اسی لمحے میں دوبارہ اس سے نکاح بھی ہو سکتا ہے, دوسرے سے بھی نکاح ہو سکتا ہے. تو جس وقت شوہر نے اس کو تین سے طلاق دی, تو عمر رضی اللہ عنہ نے فرمایا یہ جلد بازی ہے, تو انہوں نے نافذ فرما دیا کہ اب یہ इससे निकाह नहीं हो सकता, दूसरे से निकाह हो सकता है। तो ये उमर रज़ी अल्लाह अन्हु ने कोई अपनी तरफ से काम नहीं किया, अगर कोई काम अपनी तरफ से किया होता तो हज़रात सहाबा किराम रज़ी अल्लाह अन्हु उसको कबूल ना फरमाते। तो लिहाजा अब ये रही ये बात के दो दलीलें जो बयान की जाती हैं, तो उनके दोनों दलीलों से ये बात साबित नहीं होती कि ये रुजू की तीन तलाक के बाद रुजू की इजाज़त दी जाए। तीन तलाक के बाद रुजू ये खालिसतन हराम है। मैं एक बात और गुजारिश करने लगा कि तीन तलाकें इकट्ठी दी तो उससे एक बात है कि अगर कुरान मजीद से या हदीस पाक से वाज़े ना भी हो, अगर वाज़े ना भी हो उसे हम आँखें बंद कर लें तो भी मैं एक बात गुजारिश करने लगा कि उसमें दो एहतिमाल हैं कि तीन तलाकें इकट्ठी दे दी तो उसमें दो एहतिमाल हैं। एक एहतिमाल ये है कि तीन तलाकें इकट्ठी देने पर रुजू करना हराम है, एक एहतिमाल ये। दूसरा एहतिमाल ये है कि ये गुंजाइश है, जायज़ है कि तीन तलाकें अगर इकट्ठी दें तो इसके बारे में तो किसी का फतवा नहीं है कि रुजू करना फ़र्ज है, रुकू करना रुजू करना वाजिब है, रुजू करना सुन्नत है, रुजू करना मुस्तहब है, किसी का फतवा नहीं। यही कहा है जो लोग कह रहे हैं, मुखालफत कर रहे हैं उनका भी यही कहना है कि ज़्यादा से ज़्यादा जायज़ है। तो दो एहतिमाल हैं, एक एहतिमाल है हराम होने का, एक एहतिमाल है जायज़ होने का। तो एहतियात का तकाजा क्या है कि जहाँ हराम का एहतिमाल है उस काम को छोड़ देना चाहिए। तो लिहाजा इस लिहाज से भी तरजीह इसी को हासिल है कि हराम का एहतिमाल जो है उसको इख्तियार किया जाए, जायज़ को छोड़ दिया जाए। हाँ, अगर होता हराम है और फ़र्ज़ है फिर थी ये बात बराबर की होती, लेकिन एक तरफ हराम है एक तरफ जायज़ है, तो जायज़ और हराम में आपस में तकाबुल नहीं। जब तकाबुल नहीं तो तरजीह किसको होगी, हराम वाली को तरजीह होगी, और एहतियात का तकाजा है कि उससे बचा जाए। कि नबी अलैहिस्सलाम ने भी ये बात इरशाद फरमाई कि हराम भी वाज़े है, हलाल भी वाज़े है, जहाँ इश्तिबाह हो वहाँ भी एहतियात का तकाजा है कि अपने आप को बचा। तो लिहाजा एहतियात के लिहाज से भी नबी अलैहिस्सलाम की हदीस पर अमल के लिहाज से भी लाजिम है कि अगर दीगर अहदीस तलाक के बारे में ना भी हों तो भी एहतिमाल की वजह से नबी अलैहिस्सलाम के इरशाद गिरामी के मुताबिक अमल क्या करना चाहिए, अमल यही होना चाहिए कि हराम को तरजीह दी जाए, तो हराम काम से अपने आप को बचाया जाए, तो हराम वाले इस्तेमाल को तरजीह दी जाए उससे अपने आप को बचाया जाए। तो यहाँ अल्लाह तबारक व तआला ने यह तीसरी तलाक के बाद जो सूरत है उसको बयान फरमाया, फ़इन तल्लक़हा, बस अगर वो तलाक दे दे इसको, इस औरत को, फ़ला तहिल्लु, पस ये हलाल नहीं होगी, लहू उसके लिए, उस शौहर के लिए हलाल नहीं, मीन बाद इसके बाद तलाक, तीसरी तलाक के बाद अब वो हलाल नहीं, अब रुजू भी नहीं कर सकता, हत्ता यहाँ तक के तन की हा कि वो औरत निकाह करे ज़ौजन किसी शोहर से गैरहु इसके सिवा। अब यहाँ एक और इशारा मिल रहा है कि ये नहीं फरमाया यहाँ पे कोई और शोहर इससे निकाह करे, ये बड़ी बारीक सी बात मैं अर्ज करने लगा, ये नहीं फरमाया कोई और शोहर इससे निकाह करे, फरमाया कि ये औरत किसी और से निकाह करे। तो मालूम हुआ कि निकाह का इख्तियार औरत को हासिल है, जब तक औरत राज़ी नहीं होगी निकाह नहीं होगा, कि ज़बरदस्ती निकाह नहीं किया जा सकता, तो उसके लिए उसकी मर्ज़ी का होना ज़रूरी है। और यहाँ ये मसला भी ज़हन नशीन फरमा लिया गया कि औरत किसी को वकील मुकर्रर करती है तो औरत से इजाज़त लेना ज़रूरी है, तो वकील आज ख़ुद उसका निकाह नहीं कर सकता, तो वकील जिसको बनाया गया है औरत वकील बनाएगी, उसको इख्तियार देगी कि मेरी तरफ से तुमने जाके कबूल करना है, तो वह वकील जो है उसकी तरफ से कबूल कर रहा है। अगर बाप है तो बाप को इख्तियार हासिल है तो वो पूछे बगैर बेटी का निकाह कर सकता है, बेटी का निकाह कर दिया बाप ने, बेटी से नहीं पूछा, अब आया उसने आके बेटी से कहा मेरी बेटी मैंने तेरा निकाह फलां से कर दिया है, लिहाजा वो लेने आया है तेरी रुख्सत ही है, और अगर उस वक्त वो इनकार कर दे कि मुझे निकाह मंजूर नहीं, निकाह खुद ब खुद ख़त्म हो जाएगा, निकाह बाकी नहीं रहेगा। तो इसलिए यहाँ इशारा मौजूद है कि तन की हा ज़ौजन वगैरह कि वो निकाह करे, यानी जब तक लड़की की मर्ज़ी नहीं होगी निकाह नहीं होगा, तो इसलिए दबाव और तशद्दुद का रास्ता इख्तियार न किया जाए। तो ये बात यहाँ से मालूम हुई। अब यहाँ ये बात भी बयान फरमा दी कि हलाला, इसी को हलाला कहते हैं कि वो हलाल होगी पहले शोर के लिए तब जबकि दूसरे शोर से उसका निकाह होगा, और नबी असम के इरशाद गिरामी के मुताबिक सिर्फ निकाह नहीं होगा बल्कि निकाह का जो मकसूद है کہ میاں بیوی کا تعلق وہ قائم ہوگا, اس کے بعد وہ شوہر طلاق دے دے یا اس کی وفات ہو جائے تو پھر پہلے شوہر کے ساتھ اس کا نکاح ہو سکتا ہے. فرمایا کہ فعین طلاق کہا, بس اگر وہ طلاق دے دے اس کو, یعنی جو دوسرا شوہر ہے وہ اگر اس عورت کو طلاق دے دے, فلا جناح, پس نہیں کوئی گناہ, علیہما, ان دونوں پر, این یتراجعا, کہ وہ دونوں ایک دوسرے سے رجوع کریں, یعنی ایک دوسرے کی طرف پلٹ آئیں. راجع کے معنی ہوتے ہیں واپس آنا, تراجو ایک دوسرے, تراجو ان کے معنی ایک دوسرے کی طرف واپس آنا. تو این یتراجعا, کہ وہ دونوں ایک دوسرے کی طرف واپس آ جائیں, یہ دونوں دوبارہ نکاح کر لیں. لیکن یہ کب ہوگا؟ ان ظن, اگر وہ دونوں گمان رکھیں, این یقیما, کہ وہ قائم رکھیں گی حدود اللہ, اللہ کی حدوں, کہ اللہ کے احکامات کی پابندی کریں گی, اپنے فرائض صحیح طور پہ ادا کریں گی اور دوسرے کے حقوق کا خیال رکھیں گے, کہ مرد کو بھی یہ احساس ہو کہ میں اپنے فرائض ادا کروں گا اور اس کے حقوق ادا کروں گا, عورت کو بھی یہ احساس ہو کہ میں اپنے فرائض ادا کروں گی, اس کے حقوق ادا کروں گی, تو اس پہ پھر دونوں آپس میں جو ہے وہ نکاح کر سکتے ہیں. اب یہ دوسرے شوہر کے درمیان جو معاملہ ہوا ہے اس کو حلالہ کہتے ہیں. تو حلالہ جو ہے اگر مشروط ہوگا تو حلالہ پھر بھی ہو جائے گا, لیکن یہ ہے کہ حلالے والوں پہ لعنت ہوگی, لعنت ہوگی لیکن نکاح ہو جائے گا. یہ انداز اختیار کرنے سے تو جائز ہو جائے گا نکاح, لیکن یہ ہے کہ یہ لعنت فرمائی اس پر جو یہ مشروط نکاح کرے, تو یہ شرط باقی نہیں رہے گی. جیسے نکاح ہوگا شرط خود بہت ختم ہو جائے گی. تو اب جو ہے اس کو رجوع جو ہے وہ کر سکتی ہیں, یعنی دوبارہ آپس میں نکاح جو ہے ان کا کیا جا سکتا ہے اگر دونوں کی مرضی شامل ہے. تو فرمایا کہ اب یہاں جو قابل غور بات ہے, دیکھیں قرآت کے لحاظ سے, فلا جناح علیہما, اب یہ مد ہے, یہاں وقفہ آ رہا ہے, این یتراجعا, ان ظن, این یقیما, اب یہ اس کو قرآت کے اندر پڑھنے میں وقفہ آ رہا ہے, تو فرمایا کہ اس پہ اور جہاں وقفہ آ رہا ہو, قرآت میں آواز لمبی ہو رہی ہو, تو وہاں یہ توجہ متوجہ کرنا مقصود ہے کہ اس پہ غور کرو, ایسے اس کو سرسری مت لو, کہ یہ اللہ کی حدود کو توڑنا یہ مناسب نہیں ہے. شرط یہ ہے کہ ان پہ کوئی گناہ نہیں, مگر کب, علیہ, فلا جناح علیہما, ان دونوں پر گناہ نہیں, کب, این یتراجعا, کہ دونوں ایک دوسرے سے رجوع کر لیں, ان, اگر, ظن, اگر دونوں گمان رکھیں, این یقیما, کہ وہ دونوں قائم رکھیں گے. اب این یہاں پہ آواز لمبی ہے, یقیما پہ آواز لمبی نہیں, کیا کہ یہ چیز جو ہے جلدی سمجھ میں آنی چاہیے کہ اللہ کی قائم کردہ حدوں کو قائم رکھنا ہے, اللہ نے جو حدیں بنے ان کو قائم رکھنا, ان کو توڑنا نہیں. اب یہاں لفظ ظن کا استعمال کیا ہے, یقین کا لفظ استعمال نہیں کیا, کیوں کہ یقینی دعویٰ تو کیا نہیں جا سکتا, تو اس لیے مستقبل کے بارے میں گمان ہی ہو سکتا ہے, اور گمان, ظن جو ہے گمان غالب کو کہتے ہیں. اگر آثار ایسے ہیں, رجحان ایسا ہے, تو پھر نکاح دوبارہ جو ہے وہ ہو سکتا ہے. وتلک, اور وہ حدود اللہ, اللہ کی حدیں ہیں, کہ یہ جو اللہ نے بیان فرمائی ہیں نکاح کے ضابطے اور طلاق کے ضابطے, جو اللہ نے یہ بیان فرمائے ہیں یہ اللہ کی حدیں ہیں, اللہ کے مقرر کردہ قواعد اور اصول ہیں. یبینوہا, وہ بیان کرتا ہے ان کو, لقومن, ان لوگوں کے لیے, یا نمونہ, جو جانتے ہیں, یعنی جانتے ہیں کہ اللہ حاکم ہے, اللہ عزیز ہے, اللہ حکیم ہے, کہ اس بات کو جانتے ہیں کہ اللہ کو حق حاصل ہے کہ جو حکم دینا چاہے دے, لیکن اللہ کے ہر کام میں حکمت ہے. جو ان احکام کو جاننا چاہتے ہیں, ان احکام کو جانتے ہیں اللہ تبارک و تعالیٰ کے عزیز اور حکیم ہونے کے لیے, بس تو ہمیں اللہ ان کے لیے بتاتا ہے, اور جس نے نافرمانی کرنی ہے اس کے لیے تو بتانا نہ بتانا ایک برابر. اب دوبارہ یہ بات اشارہ فرمائی, وَإِذَا طَلَّقْتُمْ النِّسَاءَ, اور جب تم طلاق دو, النِّسَاءَ, عورتوں کو, فَبَلَّغْنَ, پس وہ پہنچ جائیں, أَجَلَهُنَّ, اپنی مدت کو. ایک لفظ ہے عاجل, قرآن وجید نے استعمال ہوا عاجل, جیم کے جزم کے ساتھ, اس کے معنی ہوتے ہیں سبب, سبب کوئی وجہ, اور ایک لفظ استعمال ہوا ہے جیم کے زبر کے ساتھ اجل, اجل کہتے ہیں مدت کو. तो इस बात का भी ख्याल रखना जरूरी है कि अगर एराब के अंदर तब्दीली हो गई, मानी बदल जाएंगे, तो अजल नहीं, अजल है। तो अजल कहते हैं मुद्दत को। जब अजल मुद्दत को कहते हैं, मुद्दत मोहलत उसको अजल कहते हैं। तो मौत को भी इसलिए अजल कहते हैं, तो इंसान की जिंदगी की मोहलत खत्म हो रही है, इसलिए वो अजल कहते हैं। तो यहाँ जो अजल है ये इद्दत को कहा गया है कि उसकी मुद्दत जो है वो पूरी हो रही है। मुद्दत किस चीज़ की? इद्दत की मुद्दत पूरी हो रही है। वहीदा तल्लक तुम निशा, और जब तुम तलाक दो औरतों को, फब अल्लाहना पास पहुँच जाए अजल हन्ना, अपनी मुद्दत को, यानी उनकी इद्दत खत्म होने के करीब हो, क्या अपनी मुद्दत तक वह पहुँच जाए, यानी मुद्दत इद्दत जो है वो खत्म हो रही है। अब जब इज्जत खत्म हो रही है तो अब क्या करेगा? अब रुजू कर ले। फाम सीखू हन्ना, पस वो रोक लें उनको, बीमारूफ इन, अच्छे तरीके से, नेक नियति के साथ रुजू कर लें कि मैंने इसको अपने पास रखना है, मैंने इसको अलहदा नहीं करना। तो रुजू करेंगे बीमारूफ इन, नेक नियति के साथ, सही तरीके के साथ, अच्छे अंदाज के साथ। औ या शर्री हो हन्ना, एक लफ्ज है सरहुन, एक लफ्ज है तसरीहुन। सरहुन के मानी होते हैं छोड़ना, किसी को आज़ाद करना, और सर्रहा युसर्रिहु तसरीहन का लफ्ज अल्लाह ने इस्तेमाल फरमाया कि पूरी तरह से छोड़ देना, किसी किस्म का उसको तंग न करना, परेशान न करना, मुआशरे में उसको बदनाम न करना और उसको अजियत में न रखना, नहीं, पूरी तरह से मुकम्मल तौर पर उसको छोड़ दिया जाए, उसके तरफ से तवज्जो हटा दी जाए और अपना दूसरा मामला इख्तियार किया जाए। अवसर रिहोन्ना, या वो छोड़ दें उनको भी मारूफिन, अच्छे तरीके से, कि जुल्म तशद्दुद नहीं, कि उनको ब्लैकमेल करते रहें और उनको जो है दरमियान में लटका के रखें, नहीं, फरमाया को फिर उनको छोड़ दें। अब यहाँ ये बात कि अल्लाह ताला ने यह बात पहले बयान फरमाई और उसी बात को दोबारा बयान फरमाया, ये तकरार क्यों है? देखिए सफ़ा 49 पे लुको के शुरू में, अतलाक मरवतानी फ़ैमसाकुम बिमारूफिन और तशरीहुम बेहसान, ये बात अल्लाह ने पहले बयान फरमाई कि बस रोक देना है अच्छे तरीके से, और तशरीहुम बेहसान, या आज़ाद कर देना है बेहतर अंदाज के साथ। अब ये बात अल्लाह ने यहाँ दोबारा बयान फरमाई। अब ये दोबारा जो बयान फरमाई ये दोबारा नहीं है, बल्कि ये बात क्या है, जो उसमें अल्लाह ने इद्दत बयान नहीं फरमाई कि वहाँ एक ज़ाब्ता बयान फरमाया, ज़ाब्ता ये बयान फरमाया कि दो तलाक देने के बाद अब क्या करना है, या उसको अच्छे अंदाज से रखो या उसको आज़ाद कर दो। अब यहाँ बताया जा रहा है कि ये कब हो सकता है, तो यहाँ इद्दत का जिक्र है, तो इसके अंदर ये नहीं कहा जा सकता कि यह बात दोबारा बयान किए, नहीं, अल्लाह तबारक व तआला ने वहाँ ज़ाब्ता बयान फरमाया, यहाँ ये फरमाया कि ये कब हो सकता है, तो उसको छोड़ना कब हो सकता है और उसको जो है वो रखना कब हो सकता है, तो फरमाया कि ये इद्दत है। तो अगर तलाक जो है वो तीन दफ़ा दे दी है तो अब उसकी कोई इद्दत नहीं, अब उसमें रुजू की कोई गुंजाइश नहीं, इद्दत के दरमियान रुजू नहीं हो सकता। और अगर जो है उसने दो तलाकें दी हैं, ये एक तलाक दी है, तो अब इद्दत का रुजू हो सकता है। अब रुजू कब हो सकता है, ये उसकी यहाँ तफसील बयान फरमा दी। ये आयत पहली आयत की तफसील है, उसकी वजाहत कर रही है कि ये रुजू कब हो सकता है। हमें रुजू हो सकते हैं कब? इद्दत तक, कि आज लहुन्ना उसकी जो मुद्दत है, इद्दत है, वहाँ तक रुजू हो सकता है, उसके बाद रुजू नहीं हो सकता, फिर दोबारा निकाह होगा। हमें के वला तुम सिको हन्ना, तुम मत रोको उनको, गिरारन तकलीफ देने के लिए, कि मैं रुजू कर रहा हूँ कि इसको अलहदा नहीं करना, फिर ये बीवी कैसे ऐसे रह जाए और फिर इसको अजियत में रखूँ, नहीं, तो मैं गिरारन तकलीफ देने के लिए, भला तुम सीखो ना, तुम मत रोको उनको ज़रारन तकलीफ़ देने के लिए, लिता तदू के ताकि तुम ज़्यादती करो। फरमाया कि तुम उन पे ज़्यादती कर रहे हो बज़ाहिर, लेकिन हकीकत में किस पे ज़्यादती कर रहे हो? वो मैं यफ़ाल ज़ालिका, जो करेगा ऐसा, फ़कद ज़ालमा, पर उसने जुल्म किया नफ्सहु, अपने आप पर, बज़ाहिर तो जुल्म उस पर कर रहे हो, उसको अजियत में रखा हुआ है, लेकिन नहीं, ये अजियत उसकी क्या है, उसकी तो गुजर जाएगी। शेख सादी रहमतुल्लाह अलैह ने भी एक शेर फरमाया जिसका मफहूम यह है, जिसमें उसने ये बात कही कि पिंदा सितम कर के बरमा जफा कर, जालिम समझ रहा है कि मैंने इस पे जुल्म किया है, لیکن یہ ظلم جو ہے وہ کیا ہے, اس کی گردن میں رہ گیا. ہم پہ سے تو گزر گیا ہے, وقت ہے دنیا کی زندگی کا, یہ گزر جائے گا, لیکن ظلم اس کی گردن میں رہے گا اور قیامت میں اس کا حساب دینا پڑے گا. تو یہاں بھی اللہ تعالی نے فرمایا کہ تم جس نے ایسا کیا, فقط غالما نفس, اذیت دے رہا ہے عورت کو, لیکن ظلم کس پہ کر رہا ہے؟ اپنے آپ پر ظلم کر رہا ہے. دنیا میں بھی اللہ سزا دے گا, آخرت میں بھی سزا دے گا. فرمایا ولا تتخذوا, تم مت بناؤ آیات اللہ, اللہ کی آیتوں کو ہزوا, مذاق, اس کو مذاق مت بناؤ کہ جی میں نے طلاق دے دی, میں نے رجوع کر لیا, میں نے طلاق دے دی, میں نے رجوع کر لیا. اس کو مذاق مت بناؤ, اللہ کے احکامات مذاق کے لیے نہیں ہوتے. نبی علیہ الصلوۃ والسلام کے ارشاد گرامی سے بات معلوم ہوتی ہے کہ چار کام وہ ہیں, اگر مذاق سے بھی کہے جائیں گے تو حقیقت سمجھے جائیں گے. نکاح, کہ میں نے تو ہاں مذاق میں کی تھی لیکن نہیں, نکاح ہو جائے گا. کہ ڈراموں میں, پروگراموں میں میاں بیوی فرضی بن جاتی, اب فرضی بن گئی میاں بیوی, اگر وہ کماری ہے تو نکاح ہو گیا آٹومیٹک, اپنے آپ کو اس کی بیوی ظاہر کیا تو اس طرح باتیں کی تو نکاح ہو گیا. اب یہ مذاق ہے, ڈرامہ ہے, لیکن نکاح ہو جائے گا. اب جو ہے ایک دوسرے سے علیحدہ نہیں ہو سکتے جب تک کہ طلاق نہ. تو فرمایا کہ اللہ کی آیتوں کو مذاق مت بناؤ. نبی علیہ السلام کے ارشاد گرامی سے چار چیزیں ہیں, اگر مذاق میں بھی ہوں گی تو وہ حقیقت ہوں گی. نکاح, طلاق, کہ میں نے تو طلاق مذاق میں دی تھی, ایسے ہنسی مذاق میں بیٹھا تھا تو میں نے مذاق میں طلاق دے دی, طلاق واقع ہو جائے گی. رجع, رجوع, کہ مذاق میں میں نے رجوع کرنا چاہتا, میں رجوع نہیں کرنا چاہتا, لیکن یہ ہے کہ رجوع ہو جائے گا. اور چوتھی چیز ہے عتاب, وہ ہمارے ہاں اس وقت اس کے رواج نہیں ہے, لونڈی غلام ہے. اگر اس نے کہہ دیا کہ میں نے غلام کو یا لونڈی کو میں نے آزاد کیا, کہا میں نے تو مذاق میں کہا تھا, لیکن لونڈی اور غلام کی آزادی ہو جائے گی. تو یہ چار کام ہیں, اگر مذاق سے بھی ہوں گے تو وہ واقع ہو جائیں گے. فرمایا کہ اللہ کی آیتوں کو مذاق مت بناؤ, اللہ کے حکموں کو مذاق مت بناؤ. واز کرو, اور یاد رکھو نعمت اللہ, ہی اللہ کی نعمت کو, علیکم, جو تم پر ہے, کہ اللہ کے اس احسان کو یاد رکھو کہ تمہیں اللہ نے فوقیت دی ہے عورتوں کے مقابلے میں. یہ تم پہ اللہ کا احسان ہے, تو اس پہ اللہ کا احسان سمجھو اور اس احسان کو صحیح طریقے پر استعمال کرو. وَمَا أَنزَلَ, اور اس کو جو اتارا, علیکم تم پر, من الکتابی والحکمت, کتاب و حکمت, کہ اللہ نے یہ کتاب عطا فرمائی, کہ اس کو اللہ کا احسان عظیم سمجھو کہ اللہ نے اتنی عظیم نعمت عطا فرمائی. پھر یہ نعمت عطا فرمائی نبی علیہ السلام کے ذریعے سے, اللہ نے اس کی وضاحت کرا دی, تو یہ حکمت ہے. تو نبی پاک صلی اللہ علیہ وسلم نے اس قرآن مجید پہ عمل کرنے کا طریقہ سمجھا دیا. تو فرمایا کہ اللہ نے تمہیں کتاب بھی عطا فرمائی اور کتاب پہ عمل کا طریقہ بھی سمجھا دیا. تو فرمایا کہ اس نعمت کی اللہ کی قدر کرو. یعیذکم بھی, وہ نصیحت کرتا ہے تم کو بھی اس کے ذریعے سے, اس کتاب کے ذریعے سے اور سنت کے ذریعے سے تمہیں اللہ نصیحت کر رہا ہے, اس سے نصیحت حاصل کرو اور دین کے احکامات کو مذاق مت بناؤ. وَاتَّقُوا اللَّهَ, اور ڈرتے رہو اللہ سے. تقویٰ کہتے ہیں انجام کے خوف کو, کہ اللہ سے ڈرتے رہو کہ اللہ تعالیٰ انجام میں تمہاری پکڑ کر دے, تمہارا کیا بنے گا, کون چھڑائے گا تمہیں. وَعَلَمُوا, اور جان لو, ان اللہ, نے اللہ تعالیٰ, بِكُلِّ شَيْءٍ عَلِيمٌ, ہر ایک چیز کو نہایت جاننے والا ہے, تمہاری نیتوں کو جانتا ہے کہ تم نے کیوں ان کو لٹکا کے رکھا ہوا ہے. تم ان کو لٹکا کے رکھنا چاہتے ہو, اذیت دینا چاہتے ہو, ان تمام باتوں کو اللہ جو ہے جانتا ہے, اللہ سے کوئی بات چھپی ہوئی نہیں. تو انجام سے ڈرو کہ اللہ نے اس کا حساب لینا ہے, اور پھر قیامت کے دن دنیا کے اندر بھی اللہ اس کی سزا دیتا ہے, اور قیامت کے دن تو یقینی سزا ہوگی. اس لیے فرمایا کہ ان معاملات میں احتیاط کو, احتیاط کو. پھر آگے مزید مسائل جو ہیں وہ اسی طرح کے بیان کریں جس میں انشاءاللہ کل گفتگو ہوگی. اللہ مجھے بھی آپ کو بھی صحیح فہم, صحیح عمل کی توفیق عطا فرما دے. ایک جو آپ نے صحابہ کا واقعہ سنایا ہے, جس میں ایک بندے نے تین طلاقیں دی, آپ نے ایک صحابہ کا ذکر کیا ہے کہ جنہوں نے تین طلاقیں دی, تو نبی کریم نے ان سے پوچھا آپ نے کتنی طلاقیں دی, انہوں نے کہ میری نیت ایک ہی تھی. تو یہ بات اب بھی نہیں ہوئی. میں عرض کر رہا ہوں کہ عمر رضی اللہ عنہ یہی بات میں, اس نے رکانہ رضی اللہ عنہ نے لفظ تین کا استعمال نہیں کیا تھا. میرے کہنے کا مقصد, میں یاد کر رہا ہوں, نبی علیہ الصلوۃ والسلام کے سامنے رکان نے جو بات کی, انہوں رکان نے انہوں نے لفظ تین کا استعمال نہیں کیا تھا. جہاں لفظ تین کا استعمال ہوگا وہاں تو گنجائش ہے ہی نہیں. उन्होंने ये कहा था बीवी से मैंने तुझे तलाक दी, ठीक है, और उसके बाद फिर उनसे कहा मैंने तलाक दी, फिर कहा मैंने तलाक दी। अब जब तीन दफा कहा तो नबी साहब ने पूछा कि तुम्हारी नीयत कितनी तलाक की थी, तो उसने कहा कि मेरी नीयत एक तलाक की थी, ठीक है। उमर रजी अल्लाह उन्होंने इसी पे फरमा दिया कि नबी अलैहिस्सलाम पर वही आती थी, अव्वल तो मैं सामने कोई गलत बयानी नहीं कर सकता, दूसरी बात यह है कि हजरत पे वही आती थी, गलत बयानी करता तो अल्लाह वही नाजिल फरमा देते, हम पे वही नहीं आती, तो शरीयत जाहिर की है, तो हम जाहिरी अल्फाज तो शुमार करेंगे, नियत हम नहीं पूछेंगे। यानी कि अब जो तीन देगा वो तीनों ही होंगे, तीन ही शुमार होंगे, उसके अंदर नियत नहीं पूछी जाएगी। अच्छा, एक बंदा अपनी बीवी को तलाक देता है 15-20 साल बाद, बाद में उनको एहसास होता है कि हमने गलती की है, तो हलाला जो आप बोल रहे हैं, तो किसी माँ बाप या वो ऐसा बंदा ढूंढते हैं जिससे वो दोबारा तलाक ले ले, उनकी नीयत ये हो उसका मसला उस दिन आप नहीं थे, ये मसला बयान हुआ है कि ऐसा मशरू जो करेगा हो तो जाएगा, निकाह तो हो जाएगा, लेकिन यह है कि इस पे लानत फरमाई है नबी अलैहिस्सलाम ने, जो इस नीयत के साथ जो है निकाह कराएं और इस नीयत के साथ जो है वो तलाक लें कि पहले के साथ हो जाए, तो ये हलाला जो मशरूत होगा, गैर मशरूत है कि निकाह हो गया उसके बाद फिर इत्तिफाक से उसने तलाक दे दी या उसकी मौत हो गई तो फिर पहले से हो गया तो ये जायज है, लेकिन अगर शर्त लगा के करेंगे तो ये चीज है, इसमें लानत फरमाई है नबी अब्बास से। अल्हम्दुलिल्लाह रब्बिल आलमीन अर्रहमान अर्रहीम मालिक यौम अद्दीन اللهم صل وسلم وبارك على سيدنا مولانا محمد وبارك وسلم اللهم انا نسالك رضاك والجنه ونعوذ بك من غضبك والنار يا حي يا قيوم برحمتك نستغيث اللهم اغفر لنا ولوالدينا ولاولادنا ولجميع المسلمين والمسلمات ولجميع المؤمنين والمؤمنات انك انت العفو الكريم اللهم أجد أمير المؤمنين والمجاهدين اللهم انصرهم ولا تنصر عليهم اللهم ربنا نجنا من القوم الظالمين اللهم ربنا تقبلنا وتقبل أزواجنا وأولادنا وأموالنا وأحبابنا وأقاربنا وجميع المسلمين والمسلمات كما تقبلت أصحاب النبي صلى الله عليه وسلم وادخلنا معهم في جنات الفردوس برحمتك يا ارحم الراحمين وتقبل منا انك انت السميع العليم وتب علينا انك انت التواب الرحيم اللهم انا نسالك من خير ما سالك منه نبيك محمد صلى الله عليه وسلم ونعوذ بك من شر ما استعمله نبيك محمد صلى الله عليه وسلم أنت المستعان وعليك البلاء ولا حول ولا قوة إلا بالله العلي العظيم صلى الله تعالى على خير خلقه محمد وعلى آله وصحبه أجمعين آمين آمين آمين برحمتك يا أرحم الراحمين बारिश नहीं है।